मैं चुपचाप कतई कहानी भरे धमीलो धमीलो बिहानी भरे मसीहै न साथी आँसुले लेखे यस्तै यस्तै कथा मेरो मैले जे भोगे मैले जे भोगे स्कुलतिर जाने बाट अन्तै कतै लागे किताबका पानाबाट अक्षर आफै भागे हुर्किँदै थियो हुर्किँदै थियो एउटा मान्छे आफ्नै घरले चेप्यो सपनाको एउटा तारा आँखै अघि खस्यो बरिले कसैले गोडा लुट्यो कसैले बोली आजै यति अँध्यारो छ कस्तो होला भोलि उड्न खोज्थ्यो उड्न खोज्थ्यो एउटा चरा पासोभित्र पर्यो सपनाको एउटा तारा आँखै अघि खस्यो बरिलै